नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्जसँगै इन्टरनेट अनलाइनमा www.radioarpan.com.np संसारभरि के साथ सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। अब स्थानीय समाचार विस्तारमा। गाजर खाँदा घाँटीमा अड्केर आज एक बालकको मृत्यु भएको छ। पश्चिम चितवन गुन्जा नगरका गंगा आलेका 1.5 वर्षका छोरा ऋषिराम आलेको गाजर खाँदा घाँटीमा अड्केर मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। आलेलाई उपचारको लागि भरतपुर ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। बालकको शवलाई पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा राखिएको छ। जिल्ला वन कार्यालयले चितवनका विभिन्न छ स्थानमा अग्नि नियन्त्रण सञ्जाल गठन गरेको छ। जिल्ला वन कार्यालयको संयोजकत्वमा पदमपुर दाहखानी कविलास जुटपानी कोराक र सिद्धिमा अग्नि नियन्त्रण सञ्जाल गठन गरेको हो। गठित सञ्जालहरूले सक्रियताका साथ यी सञ्जालहरूलाई सो क्षेत्रमा परिचालन गरी आगलागी नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा जिल्ला वन कार्यालयले जोड़ दिएको छ। जिल्ला वन कार्यालयले आज सामुदायिक वनका प्रतिनिधि भरतपुर नगरपालिकाका एवं सरकारवाला विभिन्न संस्था का प्रतिनिधिहरू बीचको अन्तर्क्रिया कार्यक्रममा सो सञ्जाल गठन गरेको हो। चितवनमा रहेका अधिकांश सामुदायिक वनहरूले आफ्नो वन जंगलमा डढेलो लाग्न नदिनका लागि जिल्ला वन कार्यालयसँग सहकार्य गरेर वन डढेलो प्रतिरोध पूर्व तयारी तथा नियन्त्रण व्यवस्थापनमा सक्रिय भएर लाग्नुपर्ने सामुदायिक वनका प्रतिनिधिहरूले बताएका छन्। यस्तै अग्नि नियन्त्रणका लागि भरतपुर नगरपालिकामा रहेको वारण यन्त्रको सेवा सदैव सक्रिय रूपमा अघि बढाइने अग्नि नियन्त्रणका प्रमुख देवेन्द्र प्रसाद रेग्मी बताउनुभयो। कार्यक्रममा बोल्दै जिल्ला वन अधिकृत गणेश शाहले डढेलो सम्बन्धी तथ्याङ्क संकलन तथा हाल भइरहेको प्रयासका सम्बन्धमा अन्य निकायहरूले पनि सहयोग गरिदिनुहुन आग्रह गर्नुभयो। ज्यान सम्बन्धी मुद्दामा पक्राउ परेका माओवादीका दुई कार्यकर्ता छविलाल पौडेल र भीमसेन पौडेललाई क्रमशः 20,000 र 27,000 धरौटी लिएर रिहा गर्ने चितवन जिल्ला अदालतको आदेश फौजदारी कानूनको कार्यविधिसँग अमिल्दो देखिएको छ। मुलुकी ऐन अदालती बन्दोबस्तको 118 महलमा ज्यान मुद्दामा अभियुक्तहरूलाई धरौटीमा छान्न नपाइने स्पष्ट उल्लेख छ। मुलुकी ऐनमा भएको व्यवस्था अनुसार ज्यान मुद्दा वा 3 वर्षभन्दा बढी सजाय हुन सक्ने अपराधको सन्दर्भमा अभियुक्तलाई अनिवार्य रूपमा थुनामा राखेर अनुसन्धान गर्नुपर्छ। प्रारम्भिक दृष्टिमै उनीहरूबारे प्राप्त प्रमाण नदेखिएकोमा सादा तारिखमा छाडेर मुद्दाको सुनवाई गर्नुपर्ने फौजदारी कार्यविधि रहेको छ। तर चितवन जिल्ला अदालतले ज्यान मुद्दा लागेका व्यक्तिलाई 20,000 र 27,000 धरौटी लिई रिहा गर्ने आदेश सुनाएर जग हँसाउने काम गरेको छ। चितवन जिल्ला अदालतले बिहिबार माओवादी कार्यकर्ताहरू अपराधमा संलग्न भएको प्राप्त आधार नभेटिएको भन्दै धरौटी तोकेको हो। यस्तो मुद्दामा प्रमाण नभेटिए शंकाको सुविधा अभियुक्तले पाउने र उनीहरू सादा तारिखमा छुट्नुपर्ने कानूनी व्यवस्था रहेको छ। यसअघि फुजेल काण्डकी अभियोगमा पक्राउ परेका रामप्रसाद अधिकारी र परशुराम अधिकारी बिना धरोटी सादा तारिकमा छुटेका थिए। मुलुकी ऐनको अदालती बन्दोबस्तको 118 महलमा कस्ता मुद्दामा थुनामा राखेर कारवाही चलाउने र कस्तो मुद्दामा धरोटी जमानत लिने भन्ने स्पष्ट व्याख्या छ। जन्मकैदको सजाय हुन सक्ने अपराध 3 वर्षभन्दा बढी सजाय हुनेमा बाहेक मात्रै धरोटी या जमानतमा छुट्ने व्यवस्था रहेको छ। फुजेल घटनामा आरोपित बनाइएका छविलाल पौडेल र भीमसेन पौडेलले न्यायको आफ्नो लडाईँमा साथ दिनुहुने सबैलाई धन्यवाद प्रकट गरेका छन्। 29 दिनसम्म प्रहरी हिरासतमा रहेर हिजो मात्रै सामान्य धरोटीमा रिहा भएका उनीहरूले आफूमाथि भएको अन्यायलाई न्यायमा बदल्न सहयोग गर्ने पत्रकार राजनैतिक दल मानवाधिकार कर्मी सबैलाई धन्यवाद दिएका हुन्। छविलाल पौडेल र भीमसेन पौडेलले द्वारा जारी विज्ञप्तिमा न्यायका पक्षमा प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गर्नुहुने न्यायप्रेमी एवं शुभचिन्तकहरूप्रति हृदयदेखि आभार प्रकट गर्दछौ भनिएको छ। इलाका हुलाकाले रत्नगरमा रहेको टेलिसेन्टर सूचना केन्द्रमा स्रोत साधनको अभावका कारण सेवा प्रभावित भएको छ। टेलिसेन्टरमा भएका सामान पनि बिग्रिएर काम नलाग्ने अवस्थामा रहेका छन्। टेलिसेन्टरमा भएका 2 कम्प्युटर मध्ये एउटा बिग्रिएको भने फ्याक्स मेसिन पनि बिग्रिएको लामो समय बितिसक्दा मर्मत हुन सकेको छैन। सानातिना सामान बिग्रिता पनि कार्यालयले गर्न नसक्ने, जिल्लाले पनि गर्न नसक्ने र हुलाक सेवा विभागमा जानकारी गराउनुपर्ने बाध्यता रहेको कार्यालय पार्टी प्रमुख गोमा लामिछानेले बताउनुभयो। टेली सेन्टरमा कम्प्युटर सम्बन्धी मेस्ती कोष, फोटोकपी प्रिन्टर तथा लेमिनेसनको काम सञ्चालनमा आइरहेको छ। टेली सेन्टरमा पूर्वी चितवनको रत्नगर क्षेत्रसँगै अन्य विभिन्न गाविसका मानिसहरू पनि सेवा लिन आउने गरेका छन्। तर आफ्नै कारणले सेवा सुविधा दिन नसकिएको कारणले की प्रमुख लामिछानेले बताउनुभयो। बजेटको अभावले ती सामग्री खरिद तथा मरमत गर्न नसकिएको कारणले बताउँदै आएको छ। सामग्री अभाव भए पनि सीमित स्रोत र साधनबाट सेवा भने नरोकिएको कारणले की प्रमुख लामिछानेले जानकारी दिनुभयो। अन्य क्षेत्रमा भन्दा सरकारी कार्यालयभित्रबाट सञ्चालित टेली सेन्टरको सेवा निकै सस्तो रहेको छ। ग्रामीण भेगसम्म सूचनाको पहुँच पुर्याउने उद्देश्यले 3 वर्ष अघिदेखि टेली सेन्टर शुरू गरिएको थियो। नेपाल पत्रकार महासंघ चितवन शाखाले कार्ययोजना गोष्ठी तथा पार्षद भेला गर्ने भएको छ। महासंघको आज भरतपुरमा बसेको बैठकले वैशाख 11 र 12 गते पूर्वी चितवनको सौराहामा कार्ययोजना गोष्ठी र पार्षद भेला गर्ने निर्णय गरेको हो। सो कार्यक्रमका लागि महासंघले विभिन्न समितिहरू पनि गठन गरिसकेको छ। कार्ययोजना गोष्ठीमा महासंघको भावी योजनाका विषयमा पार्षद तथा अन्य वरिष्ठ पत्रकारहरूको राय सुझाव लिइनेछ। यस्तै बैठकले भवन निर्माण समिति गठन गरेको छ। शाखा अध्यक्ष हरिप्रसाद पोखरेलको अध्यक्षतामा समिति पुनर्गठन गरिएको महासंघले जनाएको छ। यस्तै बैठकले हेल्प डेस्क पनि सचिव कृष्ण प्रसाद भट्टराईको संयोजकत्वमा पुनर्गठन गरेको छ। एकीकृत नेकपा माओवादी रत्नगर ओडान नम्बर 6 मोहनामा बाबुराम घिमिरे अध्यक्षमा चयन हुनु भएको छ। आज भएको ओडा भेलाले घिमिरेको अध्यक्षतामा 13 सदस्यीय ओडा समिति चयन गरेको हो। समितिको सचिवमा मेघनाथ पौडेल लगायत अन्य सदस्यहरू रहेका छन्। भेलाले जिल्ला प्रतिनिधिमा मेघनाथ पौडेल र रामहरि मैनालीलाई पठाउने सर्वसम्मत निर्णय पनि गरेको छ। भेलामा जिल्ला सम्मेलन आयोजक समिति सदस्य दोडाबाबु शिवाकोटी पिदाम्बर पौडेल लगायतले बोल्नु भएको थियो। भेला निवर्तमान अध्यक्ष रामहरि मैनालीको अध्यक्षतामा सम्पन्न भएको थियो। पूर्वी चितवनको बछौलीमा आयोजना गरिएको 3 दिने महिला सशक्तिकरण सम्बन्धी अनुशिक्षण कार्यक्रम आज सकिएको छ। बछौली गाविसको सहयोगमा पारालिकल कमिटी बछौलीले आयोजना गरेको सो कार्यक्रममा गाविसका 36 जना अगुवा महिलाहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महिला हिंसा त्यसको अन्त्यको लागि गर्नुपर्ने काम र कानूनी प्रक्रियाका बारेमा अधिवक्ता रामकृष्ण अधिकारीले सहजीकरण गर्नुभएको थियो। बछौली गाविसका सचिव तेजेन्द्र नाथ लामिछाने प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव चापागाई, नेपाली कंग्रेसका केदार चापागाई, एमालेका गोविन्द प्रसाद रिचाल, एकल महिला अध्यक्ष गीता श्रेष्ठ, पारालिगल कमिटी सदस्य चण्डिका ढकाल, सहभागीको तर्फबाट चन्द्रकला पौडेल लगायतले बोल्नु भएको थियो। पारालिगल कमिटी बचौलीका अध्यक्ष राममाया लामाको अध्यक्षतामा भएको कार्यक्रम समापन भएको थियो। नेपाल विद्यार्थी संघको 44 औं दिवसको अवसरमा नेवी संघ बालकुमारी कलेज एकाई समितिको आयोजनामा शुभकामना आदान प्रदान अन्तर्क्रिया तथा चियापान कार्यक्रम गरेको छ। कार्यक्रमका प्रमुख अतिथि नेपाल विद्यार्थी संघ चितवनका सभापति उत्तम जोशीले अब छिट्टै नै नेवी संघ चितवनको समस्या समाधानका लागि लोकतान्त्रिक विधिबाट अधिवेशन हुने बताउनुभयो। कार्यक्रममा नेपाली कंग्रेसका जिल्ला प्रतिनिधिहरूको उपस्थिति रहेको थियो भने कलेजका कार्यवाहक अध्यक्ष सुरेश पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो। सुशासन परियोजना लागू भएका भरतपुर नगरपालिका वडा नम्बर 11 र 12 5 टोल विकास संस्थाका पदाधिकारीहरूलाई आज भरतपुरमा 1 दिने टोल विकास संस्थाको महत्व भूमिका तथा नेतृत्व विकास सम्बन्धी तालिम दिइएको छ। भरतपुर खानेपानी व्यवस्थापन बोर्डका प्रमुख शालिकराम पौड्याल र टोल समन्वय समितिका अध्यक्ष हिरामणि अधिकारीले सहजीकरण गरेका थिए। सो अवसरमा बोल्दै टोललाई सफा सुन्दर र हराभरा बनाउनका लागि टोलवासीको भूमिका महत्वपूर्ण हुने भएकाले सबैको हातीमालो आवश्यक रहेको बताएका थिए। आफ्नो टोललाई समुन्नत बनाउनका लागि टोलवासीको भूमिका महत्वपूर्ण हुने भएकाले सबैले हातीमालो गर्न समेत सुझाव दिएका हुन्। सुशासन परियोजना लुमन्ती भरतपुरमा आयोजना गरेको कार्यक्रम परियोजनाका नगर संयोजक सन्तोष पाण्डेको अध्यक्षतामा भएको हो।